أعوذ بالله من الشيطان الرجيم. Devil's Introduction. ابلیس کی اصل جن ہے، جنہیں مستور ہے یعنی چھپا ہوا ہے، جیسے جن سے جنین یعنی وہ بچہ جو ماں کے رحم میں ہو اور نظر نہ آئے. اسی طرح بہشت کو جنت بھی اسی لیے کہا جاتا ہے کہ وہ مستور ہے، نظر اسے دیکھنے سے قاصر ہے. کہا جاتا ہے کہ پہلے اس کا نام عزازیل تھا اور یہ دربار الہی میں مقرب ترین تھا، لیکن اللہ تعالیٰ کے حکم کی نافرمانی کی وجہ سے مردود اور ملعون ٹھہرا. اس کا نام ابلیس بھی ہے، مطلب اس کا رنج و غم کے مارے مایوس اور دل شکستہ ہو جانا ہے. حضرت ابن عباس فرماتے ہیں، ابلیس اشرف الملائکہ اور ان میں سب سے مکرم قبیلے سے تعلق رکھتا تھا، وہ جنوں کا خازن تھا. اس کی بادشاہت آسمان دنیا اور زمین پر قائم تھی. لفظ شیطان شتن سے ہے اور شتن کے معنی خبیث اور پست کے ہیں. شیطان وجود سرکش و تکبر ہے. شیطان اس میں عام جنس ہے، جبکہ ابلیس اس میں خاص علم ہے. خدا کے بعد شیطان انسان کا سب سے بڑا عالم ہے. یہ انسان کو ابتدائے خلق سے جانتا ہے. شیطان کی انسان سے دشمنی اپنی اصل میں مخلوقات کا حسد ہے. یہ چونکہ پہلے خلق کیا گیا اور مقرب تھا، اس لیے ایک نئی مخلوق جس کا مستقبل اس سے زیادہ تبناک ہونے جا رہا تھا، یہ اسے گوارا نہ ہو سکا، اس لیے اس نے آدم کو سجدہ کرنے سے انکار کیا. دیکھتے ہیں اس وقت کیا ہوا تھا. بتایا گیا، اور ہم نے تمہیں پیدا کیا، پھر تمہاری صورتیں بنائی، پھر فرشتوں کو حکم دیا کہ آدم کو سجدہ کرو، پھر سوائے ابلیس کے سب نے سجدہ کیا، وہ سجدہ کرنے والوں میں سے نہ تھا. فرمایا، تجھے سجدہ کرنے سے کس چیز نے منع کیا ہے جبکہ میں نے تجھے حکم دیا؟ کہا، میں اس سے بہتر ہوں کہ تو نے مجھے آگ سے بنایا اور اسے مٹی سے بنایا ہے. کہا، تو یہاں سے اتر جا، تجھے یہ لائق نہیں کہ یہاں تکبر کرے، بس نکل جا، بے شک تو ذلیلوں میں سے ہے. کہا، مجھے اس دن تک مہلت دے جس دن لوگ قبروں سے اٹھائے جائیں گے. فرمایا، تجھے مہلت دی گئی ہے. کہا، جیسا تو نے مجھے گمراہ کیا، میں بھی ضرور ان کی طاق میں تیری سیدھی راہ پر بیٹھوں گا، پھر ان کے پاس، ان کے آگے، ان کے پیچھے، ان کے دائیں اور ان کے بائیں سے آؤں گا، اور تو اکثر کون میں سے شکر گزار نہیں پائے گا. فرمایا، یہاں سے ذلیل و خوار ہو کر نکل جا، جو شخص ان میں سے تیرا کہاں مانے گا، میں تم سب کو جہنم میں بھر دوں گا. ابلیس نے آدم سے اس لیے حسد کیا کہ اللہ تعالیٰ نے اسے شرافت و فضیلت کیوں عطا کی جبکہ میں آگ سے پیدا ہوا ہوں اور آدم کو مٹی سے بنایا گیا ہے. اسی حسد و کبر میں اس نے یہ سجدہ کرنے سے انکار کیا. اس میں گھمنٹ آ گیا تھا کہ وہ تمام اہل زمین سے زیادہ معتبر ہے. اس کا یہ گھمنٹ بڑھتا جا رہا تھا. اس کا درست اندازہ اللہ ہی کو تھا. بس اس کا انکشاف مشیت الہی سے آدم کو سجدہ کرنے کے حکم کے دوران ہوا اور اس کا گھمنٹ عریاں ہو گیا. کچھ مفکر، حتیٰ کہ کچھ متنازع صوفیہ یہ بھی کہتے ہیں کہ شیطان کی کیا مجال تھی کہ اللہ کے سامنے بغاوت کرتا، بلکہ وہ تو اللہ کی مرضی سے یہ سب کر رہا تھا، کیونکہ دنیا کی آزمائش اور امتحان کے لیے شیطان کا کردار بنیادی اہمیت رکھتا تھا، جسے عزازیل نے خوب نبھایا. مثال کے طور پر مسلمان صوفیہ میں سب سے زیادہ متنازع کردار حسین بن منصور الحلاج کہتا ہے، ابلیس خدا کے ارادوں کی مشیت کا ایک ایسا کرندہ ہے جس کے فرائض سب سے زیادہ تلخ، ناگوار، کڑے اور نازک ہیں. ایسی تمام باتوں کے جواب میں سورہ کف کی 50 سے 52 آیات کافی ہیں۔ فرمایا گیا، اور جب ہم نے فرشتوں سے کہا آدم کو سجدہ کرو تو سوائے ابلیس کے سب نے سجدہ کیا، وہ جنوں میں سے تھا، سو اپنے رب کے حکم کی نافرمانی کی۔ پھر کیا تم مجھے چھوڑ کر اسے اور اس کے اولاد کو کارساز بناتے ہو، حالانکہ وہ تمہارے دشمن ہیں۔ بے انصافیوں کو برا بدل ملا، نہ تو آسمان اور زمین کے بناتے وقت نہ خود انہیں بناتے وقت میں نے انہیں بلایا، اور میں گمراہ کرنے والوں کو اپنا مددگار بنانے والا نہ تھا۔ اور جس دن فرمائے گا کہ میرے شریکوں کو پکارو جنہیں تم مانتے تھے، پھر وہ انہیں پکاریں گے سو وہ انہیں جواب نہیں دیں گے، اور ہم نے ان کے درمیان ہلاکت کی جگہ بنا دی ہے۔ بے شک اللہ جانتا تھا کہ ابلیس کے دل میں غرور سما چکا ہے۔ اللہ آدم کو بنا رہا تھا، اللہ جانتا تھا کہ آدم کو سجدہ کرنے کی آزمائش کے دوران ابلیس کا تکبر تمام فرشتوں اور آدم پر اشکار ہو جائے گا۔ اللہ نے اپنے بے پناہ علم سے عزازیل کو ابلیس بنایا، اور عزازیل کو اس کے تکبر نے ابلیس بنا ڈالا۔ اللہ کسی کے ساتھ ناانصافی نہیں کرتا۔ فرمایا گیا، کہا جیسا تو نے مجھے گمراہ کیا ہے، میں بھی ضرور ان کی تاک میں تیری سیدھی راہ پر بیٹھوں گا۔ یہ وہ لمحہ ہے جب ابلیس کو احساس ہوا کہ اس کا تکبر جسے وہ اپنے آپ میں چھپائے پھر رہا تھا اللہ نے سب کے سامنے اشکار کر دیا ہے۔ اس پر انکشاف ہوا کہ آدم کو سجدہ صرف ایک امتحان تھا، اس امتحان کا مقصد صرف کوٹھے کو کھرے سے الگ کر ڈالنا تھا، اس لیے اس نے اپنے جرم پکڑے جانے پر شدید رنج اور مایوسی میں بے پناہ حیرت سے کہا، جیسے تو نے مجھے گمراہ کیا۔ ان الفاظ میں ابلیس کی خبیث فطرت پوری طرح کھل چکی ہے، بجائے یہ کہ اپنی غلطی پر ندامت اور توبہ کرتا، بلکہ الٹا ڈھیٹ بن کر اللہ سے کہہ رہا ہے کہ جیسے تو نے مجھے گمراہ کر دیا۔ یہ کیوں نہیں کہتا کہ جیسے تو نے میری خبیث فطرت ایک امتحان کے باعث مجھ میں سے باہر نکال کر سب پر عیاں کر دی۔ سرکشی کی انتہا کے مالک کون و مکان کو چیلنج کر رہا ہے۔ ابلیس ازل سے ابلیس ہے، اللہ کو ایسی کوئی حاجت نہیں کہ گمراہ کرنے والوں کو اپنے منصوبوں میں شریک کرنے پر مجبور ہو جائے۔ ہرگز اللہ اس کو کائنات کی کوئی شے عاجز نہیں کر سکتی۔ یہ نقطہ پہلی بار اس کتاب کے صفحات پر لکھا جا رہا ہے۔ آدم کو سجدہ کروانے کا ایک بہت بڑا مقصد شیطان کی اصلیت کو منظر عام پر لانا بھی تھا۔ آدم کو سجدہ کروانے کا مقصد فرشتوں میں عزازیل کو اس کے تکبر و سرکشی کی بنیاد پر چھانٹ کر الگ کر لینا تھا۔ یہ اللہ کے بے پناہ اور لامحدود علم کی انتہائی عظیم شان تابندہ و درخشاں مثال ہے۔ اب بھی کسی کو اگر آدم والے سجدے کی سمجھ نہ آئے تو کچھ نہیں کہا جا سکتا۔ عجیب بحث دیکھی ہے، جہاں پر یہ موضوع دیکھا وہاں علماء کو سجدہ تعظیمی کے توجیحات میں مصروف پایا، حالانکہ اعراف کی ان آیات میں اللہ نے صاف کھول کر بیان کر دیا ہے۔ انہی آیات پر مزید غور و فکر سے شیطان کی حیران کن گتی سلجھتی ہے۔ جب اللہ نے حکم دیا کہ تو یہاں سے اتر جا، تجھے یہ لائق نہیں کہ تکبر کرے، بے شک تو ذلیلوں میں سے ہے، چونکہ شیطان بھی بے حد علم رکھتا تھا، فوراً جان گیا کہ دربار خداوندی میں اس کی اصلیت عیاں ہو چکی ہے، اس لیے فوراً کہا کہ مجھے اس دن تک مہلت دے جس دن قبروں سے لوگ اٹھائے جائیں گے۔ جب اللہ نے فرمایا کہ تجھے مہلت دے دی گئی ہے، تو اب اگلا مکالمہ ابلیس خدا سے بے حد معنی خیز ہے۔ کہا جیسے تو نے مجھے گمراہ کیا ہے، میں بھی ضرور ان کی تاک میں تیری سیدھی راہ پر بیٹھوں گا۔ ابلیس کا اللہ سے یہ مکالمہ اس جگہ اپنے اندر ان کی شفاعت کا ایک جہاں رکھتا ہے۔ اسے سمجھنے کے لیے سورہ بقرہ کی 30 سے 36 آیات کو دیکھنا بہت ضروری ہے۔ اور جب تیرے رب نے فرشتوں سے کہا، میں زمین میں ایک نائب بنانے والا ہوں، फरिश्तों ने कहा, क्या तू ज़मीन में एक ऐसे शख्स को नाइब बनाना चाहता है जो फसाद फैलाए और खून बहाए, हालांकि हम तेरी हमद के साथ तस्बीह बयान करते हैं और तेरी पाकी बयान करते हैं। फरमाया, मैं जो कुछ जानता हूँ वो तुम नहीं जानते, और अल्लाह ने आदम को सब चीज़ों के नाम सिखाए, फिर इन सब चीज़ों को फरिश्तों के सामने पेश किया। फरमाया, मुझे इनके नाम बताओ अगर तुम सच्चे हो। उन्होंने कहा, तू पाक है, हम तो इतना ही जानते हैं जितना तूने हमें बताया, बेशक तू बड़े इल्म वाला हिकमत वाला है। फरमाया, ए आदम, इन चीज़ों के नाम बता दो। फिर जब आदम ने उन्हें उनके नाम बता दिए, फरमाया, क्या मैंने तुमको नहीं कहा था कि मैं आसमानों और ज़मीन की छुपी हुई चीज़ें जानता हूँ, और जो तुम जाहिर करते हो और जो छुपाते हो इसे भी जानता हूँ। और जब हमने फरिश्तों से कहा कि आदम को सजदा करो, तो उन्होंने सजदा किया, मगर इब्लीस के उसने इनकार कर दिया और तकब्बुर किया और काफिरों में से हो गया। और हमने कहा कि ए आदम, तुम और तुम्हारी बीवी जन्नत में जाकर रहो, और उसमें जो चाहो और जहाँ से चाहो खाओ, और उस दरख्त के नज़दीक न जाओ, फिर जालिमों में से हो जाओगे। फिर शैतान ने उनको वहाँ से डगमगाया, फिर उन्हें उस इज़्ज़त राह से निकाला कि जिसमें वो थे, और हमने कहा, तुम सब उतरो कि तुम एक दूसरे के दुश्मन हो, और तुम्हारे लिए ज़मीन में ठिकाना है और सामान एक वक्त मुअय्यन तक। इन आयात के बग़ौर मुतालिये से साफ नज़र आता है कि आदम को सजदा करने से पहले वो वक्त गुज़रा था जब आदम ने फरिश्तों को चीज़ों के नाम बताए, और इस वाक़े से पहले एक दौर भी था जब फरिश्तों ने अल्लाह से इंसान के ज़मीन में नाइब बनाए जाने पर हदशात का इजहार किया था। लगता तो ऐसे ही है कि फरिश्तों के इन हदशात के पीछे अजाज़ील के अजाइम कार्य फरमा थे, जैसा कि बहुत सी रिवायतों से पता चलता है कि ज़मीन पर आदम की तख्लीक के अमल के दौरान अजाज़ील आदम में बहुत दिलचस्पी ले रहा था। वो आदम में बहुत ज़्यादा इंटरेस्टेड भी था और तजस्सुस भी रखता था। वो जानता था कि इंसान में नफ्स मुतशक्किल है, जो खूनरेजी करने में और फसाद फैलाने में अजीम महारत रखता है। जब अल्लाह ताला ने यह ऐलान फरमाया कि जो आदम मैंने ज़मीन पर तख्लीक किया है उसे मैं अपना नाइब बनाने वाला हूँ, उस वक्त फरिश्तों में, जिनमें ज़ाहिर है कि अजाज़ील भी ज़रूर शामिल था, ये इस्तिदलाल पेश किया कि यह तो फसाद करेगा। फिर अल्लाह ने उस समा के वाक़े के ज़रिए फरिश्तों को ये जतलाया कि जो वो जानता है फरिश्ते नहीं जानते। अब यहाँ सूरह बकरा की आयत 33 में अल्लाह ने बड़ी मानी खैस बात की है, शायद यह आयत अजाज़ील पर चोट है, यानी जो तुम जाहिर करते हो और जो छुपाते हो मैं उसे भी जानता हूँ। और फिर अगली आयत में अल्लाह ताला ने वो जाहिर कर दिया जिसे छुपाया जा रहा था, यानी अजाज़ील का तकब्बुर जाहिर हो गया। अजाज़ील को दोहरी मार पड़ी, एक तो अजाज़ील ज़मीन पर हाकिम था, जैसे अलामा जलील सयूती ने तफसीर दर मंशूर में हज़रत इबन अब्बास से रिवायत किया है कि आदम की तख्लीक से 2000 साल पहले ज़मीन पर जिन्नात रहते थे, उन्होंने ज़मीन पर फसाद किया और खूनरेजी की, फिर ज़मीन पर फरिश्तों के लश्कर भेजे गए जिन्होंने उन्हें मारा और समंदरी जज़ीरों की तरफ भगा दिया। ज़मीन से इस कदर वाबस्तगी की बिना पर अजाज़ील की ये बात बर्दाश्त करना मुमकिन न रहा कि वो ज़मीन जहाँ उसकी बिला शरकत गैर हुक्मरानी कायम थी अब इंसान के हवाले कर दी जाएगी, और इंसान भी ऐसा जो मादी हैसियत में हर लिहाज से उससे कमज़ोर है। अब चूँकि वो आदम के वजूद ज़ाहिर बातिनी का इलम रखता था, इस मश्ते खाक की हर कमज़ोरी से वाकिफ था, इसलिए उसने अल्लाह से मोहलत मांगी ताकि अल्लाह को साबित करके दिखा सके। माज़ अल्लाह, आदम को ज़मीन पर नाइब बनाकर बेचने का फ़ैसला दुरुस्त ना था। اس کا پہلا عملی مظاہرہ اس نے آدم و حوا پر اپنے پہلے جوابی وار کی صورت میں کیا اور بنی نو انسان کو آزمائش کے تپتے ہوئے رگزار میں لے اترا۔ یہ وہ مخلوقات کی جنگ ہے۔ پہلے سے تخلیق شدہ ایک مخلوق اپنے خالق کو یہ ثابت کرنا چاہتی ہے کہ نئی تخلیق کی جانے والی یہ دوسری مخلوق اس سے کم تر ہے۔ شیطان جانتا ہے کہ وہ ہار چکا ہے، وہ پہلے دن سے جانتا ہے کہ وہ ہار چکا ہے۔ اس کا دعویٰ جاننے کے لیے سورۃ الحجر 39 سے 43 آیات دیکھیں۔ الحجر کی 26 سے 39 آیات میں آدم کی تخلیق اور آدم کو سجدہ کرنے کا ذکر کرنے کے بعد جب شیطان کو مہلت دے دی گئی تو اب آگے مکالمہ دیکھیے۔ کہا، اے میرے رب، جیسا تو نے مجھے گمراہ کیا ہے، البتہ ضرور میں زمین میں انہیں ان کے گناہوں کو مرغوب کر کے دکھاؤں گا اور ان سب کو گمراہ کروں گا سوائے تیرے ان بندوں کے جو ان میں مخلص ہوں گے۔ فرمایا، یہ راستہ مجھ پر سیدھا ہے، بے شک میرے بندوں پر تیرا کچھ بھی بس نہیں چلے گا، مگر جو گمراہوں میں سے تیرا تابعدار ہوا، اور بے شک ان سب کا وعدہ دوزخ پر ہے۔ ابلیس جانتا ہے کہ اللہ کے مخلص بندوں کو کبھی گمراہ نہیں کر سکے گا۔ خواص تو اس کے نشانے پر ہیں ہی، لیکن اس کا اصل مقصد عوام الناس کی کثیر ترین تعداد کو شکار کرنا ہے۔ خواص تو ابلیس کے ساتھ برسر پیکار ہوتے ہیں، اس سے چوکنے ہوتے ہیں۔ خواص کے ساتھ تو ابلیس کی جنگ چلتی رہتی ہے، اس کا اصل ترنا والا تو عوام ہے جو ابلیس کی طاقت کو نظر انداز کیے ہوتے ہیں۔ وہ عظیم اکثریت کو گمراہ کر کے اللہ کو دکھانا چاہتا ہے کہ چند ایک کو چھوڑ کر باقی تمام بنی نو انسان کو اس کا گمراہ کر دینے کا دعویٰ درست تھا۔ یہ خیال ہی دل دہلا دینے والا ہے کہ ہم عام لوگ ابلیس کے انتقام کی اس جنگ میں ایک ایندھن کے طور پر استعمال ہو رہے ہیں۔ ابلیس بہت بڑا دشمن ہے، اسے کسی صورت ہلکا نہیں لینا چاہیے۔ وہ اپنے انتقام اور حسد میں دن رات مستعد ہے، اور آدم اس سے بے پرواہ دکھائی دیتا ہے۔ ہوش کرنا ہوگا، کہیں یہ نہ ہو کہ ابلیس ہمیں لے اڑے۔ اللہ چاہتا ہے کہ آدم کامیاب ہو۔ اللہ آدم کا منتظر بھی ہے اور مددگار بھی۔ ذرا دیکھیے کس قدر درمندی سے اس رب کریم نے اپنے تخلیق کیے ہوئے انسان کو آواز دی ہے، اسے کچھ یاد دلایا ہے، اس کی غیرت کو جگایا ہے۔ فرمایا گیا، اے آدم کی اولاد، تمہیں شیطان نہ بہکائے جیسا کہ اس نے تمہارے ماں باپ کو بہشت سے نکال دیا، ان سے ان کے کپڑے اتروائے تاکہ انہیں ان کی شرمگاہیں دکھائے۔ وہ اور اس کی قوم تمہیں دیکھتی ہے جہاں سے تم انہیں نہیں دیکھتے۔ ہم نے شیطانوں کو ان لوگوں کا دوست بنا دیا ہے جو ایمان نہیں لاتے۔ یہ پرانی دشمنی ہے، یہ بہت ہی قدیم رنجش ہے۔ دشمن بے حد عیار اور مکار ہے۔ آدم کو ہر حال میں کامیاب ہونا ہے اور کھوئی ہوئی جنت گمگشتہ واپس پانی ہے، اپنا کھویا ہوا مقام حاصل کرنا ہے۔ انسان نے شیطان سے پہلی شکست سطر کے برہنہ ہو جانے پر کھائی ہے۔ غور کرنے والوں کے لیے اس میں بہت حقائق ہیں۔ اللہ بے نیاز ہے، اس سے کوئی فرق نہیں پڑتا کہ انسان کامیاب ہو یا ناکام، اس نے امتحان شروع کر دیا ہے۔ اصول بن چکے ہیں، قانون لاگو ہو چکے ہیں، شیطان بھی آزاد ہے اور انسان بھی طاقت کا انتخاب رکھتا ہے۔ اب اگر انسان نے کامیاب ہونا ہے تو اپنے لیے ہونا ہے، اسے اللہ کو یہ دکھانا ہے کہ وہ شیطان رجیم کے داؤ میں نہیں آیا اور اپنے رب کی طرف متوجہ رہا۔ اس کامیابی کی جزا ابدیت ہے، قرب خداوندی ہے۔ اگر کوئی ناکام ہوتا ہے تو یہ جان لے، اللہ اخلاص کرنے والے بہت ہیں اور شیطان کو گمراہ بہت ہیں۔ ایک حیرت انگیز انکشاف جو ابلیس کے کردار کے مطالعے سے ہوتا ہے وہ یہ ہے کہ جس طریقے سے وہ گمراہ ہوا تھا، لائن وہی ماڈل اس دنیا میں آزمانے کی کوششوں میں مصروف ہے۔ ابلیس خواہ کتنا ہی عیار ہو، اتنی عقل ہرگز اس میں نہ تھی کہ اتنے بڑے خدائی منصوبے کو ناکامی سے دوچار کرنے کا خواب دیکھ سکے۔ इब्लीस को आदम को सजदा न करने की पादाश में आसमान से निकाला गया और जिसने सजदा किया वो मुकर्रब इलाही हो गया और अजाब से मामूह हुआ। ये देखकर इब्लीस ने दाव ये खेला कि ज़मीन पर बुत बनाए और इंसानों को उन बुतों को सजदा करने की तरफ रागिब किया, और वो भी ये कहकर कि इन बुतों को सजदा करने से वह अल्लाह के मुकर्रब हो जाएंगे, क्योंकि ये बुत भी अल्लाह की मुकर्रब हस्तियों के हैं, सो ये उनकी मदद करेंगे। अगर गौर किया जाए तो ये खुदा के मंसूबे की हूबहू नकल है, क्लोन है। बिलाशुबा इस दौर से इब्लीस ने अजल से लेकर आज तक इंसानों की अजीम अक्सरियत को गुमराह करके तबाह बर्बाद कर डाला। बुत सिर्फ मुजस्मे को ही नहीं कहते बल्कि किसी भी अक्स की जिस्मानी या जहनी तौर पर हद से बढ़ती हुई मजहबी तकरीम बुत परस्ती में दाखिल हो सकती है। अपनी असल में एक्चुअलिटी में ये बहुत ही पेचीदा दाव है। अगर गौर किया जाए तो अकदा खुलता है कि चूँकि मुसलमानों में बुत परस्ती इस्लाम के आने से हमेशा के लिए बुतों की सूरत में ख़त्म कर दी गई, लेकिन इब्लीस इसे दूसरे हेलों बहानों से मुसलमानों में दाखिल करने की कोशिश में हमेशा से ही मसरूफ कार रहा है और कुछ हद तक इसमें कामयाब भी है। इसका अंदाज़ा बाजारों दुकानों में जा बजा लगे पीरों फ़कीरों के तिलस्माती मनाजिर पर मुश्तमिल पोस्टर्स को देखकर लगाया जाता है। कसीर तादाद में ऐसे मज़ारात मौजूद हैं जहां आज भी एलानिया बुत परस्ती की जाती है। वो बुत परस्ती के अशकाल बदल कर उसे मुसलमानों में काबिल कबूल बनाने में सरगरम है। ऐसे बहुत से जाली पीर फ़कीर मजजूब और नाम निहाद बाबे मौजूद हैं जिनका एहतराम अकीदत की हदों से बाहर निकल कर किया जाता है। शख्सियत को एक बुत बनाकर पूजा जाता है। ये ताबीज़ गंडे ये टोने सब बुत परस्ती की बदली हुई अशकाल हैं। अल्लाह ताला हमें हिदायत फरमाए और दीन पर दुरुस्त तरीक़े से चलने की तौफीक अता फरमाए, आमीन। शैतान से बचने के लिए नफ्स का इल्म हासिल करना अशद ज़रूरी है। नमाज रोज़ा तस्बीह और ज़िक्र इंसान को शैतान के तसल्लुस से महफूज रखते हैं। इस मौजू पर चंद आयात को समझ लेना बहुत फ़ायदा मंद होगा इंशाअल्लाह। सूरह आराफ में फरमाया गया, बेशक जो लोग अल्लाह से डरते हैं जब उन्हें कोई ख़तरा शैतान की तरफ से आता है तो वो याद में लग जाते हैं, फिर अचानक उनकी आँखें खुल जाती हैं। सूरह इब्राहिम में बताया गया, और जब फैसला हो चुकेगा तो शैतान कहेगा, बेशक अल्लाह ने तुमसे सच्चा वादा किया था और मैंने भी तुमसे वादा किया था, फिर मैंने वादा खिलाफी की और मेरा तुम पर इसके सिवा कोई जोर न था कि मैंने तुम्हें बुलाया और फिर तुमने मेरी बात को मान लिया, फिर मुझे इल्ज़ाम न दो, अपने आप को इल्ज़ाम दो, न मैं तुम्हारा फरियाद रस हूँ और न तुम मेरा फरियाद रस, मैं ख़ुद तुम्हारे इस फ़ैल से बेजार हूँ कि तुम इससे पहले मुझे शरीक बनाते थे। बेशक जालिमों के लिए दर्दनाक अजाब है। सूरह असरा में फरमाया गया, और मेरे बंदों से कह दो कि वही बात कहें जो बेहतर हो, बेशक शैतान आपस में लड़ा देता है, बेशक शैतान इंसान का खुला दुश्मन है। सूरह नूर में फरमाया गया, ए ईमान वालों, शैतान के कदमों पर न चलो, जो कोई शैतान के कदमों पर चलेगा सो वो तो उसे बेहयाई और बुरी बातें ही बताएगा, और अगर तुम पर अल्लाह का फजल और उसकी रहमत न होती तो तुम में से कोई कभी भी पाक साफ न होता, और लेकिन अल्लाह जिसे चाहता है पाक कर देता है और अल्लाह सुनने वाला जानने वाला है। सूरह बकरा में फरमाया गया, शैतान तुम्हें तंग दस्ती का वादा देता है और बेहयाई का हुक्म करता है, और अल्लाह तुम्हें अपनी बख्शिश और फजल का वादा देता है, और अल्लाह बहुत कशाइश करने वाला सब कुछ करने वाला है। सूरह निसा में फरमाया गया, शैतान उनसे वादा करता है और उन्हें उम्मीद दिलाता है और उनसे सिर्फ झूठे वादे करता है। इसी तरह सूरह एराफ में फरमाया गया, اور اگر تجھے کوئی وسوسہ شیطان کی طرف سے آئے تو اللہ کی پناہ مانگ لیا کرو، بے شک وہ سننے والا جاننے والا ہے۔